म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र यो कार्यक्रम अर्पण शुभ साँझ। हामी हरेक दिन आउने गर्छ, हरेक दिन आउने गर्छ साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम अर्पण शुभ साँझमा हामी तपाईँलाई 0556 63 332 र 0556 63 333 को नम्बरमा स्वागत गर्ने गर्दछौँ र हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झना पनि राख्न सक्नुहुनेछ र हामीले तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभर व्यस्त भएर घर आउनु भएको छ र रेडियो अर्पणमा बस्ने कार्यक्रम अर्पण शुभ साँझ सुनेर बसिरहनु भएको छ भने तपाईँको त्यो दिनभर व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिराखेका छौँ र हामी मिठा मिठा लोक भाकाहरू पनि बजाउने गर्दछौँ। र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट के भन्नुभयो? सन्जु तामाङ। अनि सन्जुजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ, तपाईँहरूले फोन गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो झन् बेठिक हुने कुरै भएन नि। सन्जुजी खाना भयो कि नाइ? हाम्रो त भएको छैन, आज चाँडै हुनुभएछ है तपाईँ। हुन्छ, अनि आज कार्यक्रममा हुनुहुन्छ कहाँ, कसलाई सम्झिने? धन्यवाद। अन्तिममा सन्जु भनेर चिन्नु नचिने सम्पूर्णको लागि। हुन्छ सन्जुजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुटिन्छु, नमस्कार। यति बेला कोराकबाट सन्जु तामाङ आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। 0556 63 332 र 0556 63 333 को बाटो भएर आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कार्यक्रममा कोही मित्र आउनुभएको थियो तर पनि उहाँसँग कुराकानी गर्न पाएनौँ। हामीले 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम अर्पण शुभ साँझ सुनेर बसिरहनु भएको छ भने तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, कति काममा गएर घर फर्किनु भएको छ, केही काम विशेषले तपाईँ टाढा गएर घर फर्किनु भएको छ, मोबाइलको सेटमा भएर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ भने मिठा मिठा लोक भाकाहरू बजाएर तपाईँ थकानलाई टाढै राख्ने हामी कोसिस गरिराखेका छौँ। कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म भण्डारा चितवनदेखि। हजुर भण्डारा चितवनदेखि के भन्नुभयो तपाईँको नाम? मेरो नाम दामबहादुर थापा। हजुर दामबहादुर थापा। हजुर अनि के छ तपाईँको नयाँ नौलो खबर? केही छैन हजुर, अब बर्खा लाग्यो हजुर, अब जता कतै हेऱ्यो हाम्रो पनि त्यस्तै भन्नु पऱ्यो, अब बर्खा लागिरहेछ, अलिअलि पानी त परिहाल्छ नि होइन? अनि दामबहादुरजी तपाईँ के गर्नुहुन्छ नि? शान्तिनो सर्भिस गर्नुहुन्छ। अनि तपाईँ र मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ होइन? हजुर फर्स्ट टाइम। हजुर धेरै पटक भइसक्यो, मैले सुनिरहेको थिएँ, यस्तो धेरै पटक धेरै लाग्न सकेको थिएन हजुर, अहिले आज त जसरी भन्नु लगाउँ छ भनेर लगाएको थिएँ होइन। प्रयासको फल पछि गएर मिठो हुन्छ नि त होइन? हजुर एकदमै। हजुर हजुर अनि तपाईँलाई चाहिँ मेरो तर्फबाट रेडियो अर्पण 104.5 मेगाहर्जमा धेरै धेरै स्वागत छ। हजुर धन्यवाद। हजुर भाइ मैले स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ तपाईँ भाग्नु भएन नि? भाग्दिनँ हजुर, म चाहिँ पछिल्लो दिनहरूमा पनि दामबहादुरजीकै लागि ढोका खुल्लै गरेर राख्नेछु नि। हुन्छ हुन्छ, होइन दामबहादुरजी तपाईँले हामीलाई सुनेर साथ दिए पनि हामीलाई खुसी लाग्नेछ। हुन्छ हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ त, कसलाई सम्झिने? सर्वप्रथम त मेरो घरमा हुने बुवा आमा हजुर, मसँग साथमा रहेको एकजना भाइ हुनुहुन्छ बोलाङ्गी भन्ने, उहाँलाई अनि मलाई दामबहादुर थापा भन्ने चिन्ने नचिन्ने सम्पूर्ण साथीभाइलाई सम्झिन चाहन्छु हजुर। हुन्छ दामबहादुरजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुटिन्छु, नमस्कार। नमस्कार हजुर। यति बेला भण्डारा चितवनबाट दामबहादुर थापा आउनुभएको थियो, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0556563332 र 0556563333 को बाटो हामीले खुल्ला राखिसकेका छौँ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि शान्ति। अनि शान्तिजी, के छ नयाँ नौलो खबर तपाईँको? बसी बसा हुनुहुन्छ। अनि आजको दिन के कसरी बिताउनु भयो शान्तिजी तपाईँले? बसी बसाउले बिताउनु भयो आजको दिन पनि। अनि खाना भयो कि नाइ? खाना भएको छैन। अहिले कार्यक्रम सकिने लगतै सँगै खानुपर्छ है। हुन्छ शान्तिजी, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? धन्यवाद। हुन्छ शान्तिजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कुराकबाट शान्ति लामा आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई आफ्नो सम्झना पनि सधैँ राख्नुहुन्छ र कार्यक्रममा आएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0556563332 र 0556563333 को बाटो भएर। अब भने मिलन लामा र शान्ति श्री परिवारको माछीलाई फुर्लुङ्ग भन्ने यो भाका तपाईँको माझ राख्न चाहन्छु। तब सुन्दै गर्नुहोला, कार्यक्रममा पनि आउँदै गर्नुहोला, 0556563332 र 0556563333 को बाटो भएर। माछीलाई फुर्लुङ्ग माया जालमा डुबे गाईलाई दाम्लो माछीलाई फुर्लुङ्ग माया डालमा डुबे मचुर्लुम्ब। मिलन लामा अनि शान्ति श्री परिवारको सुमधुर आवाजमा सजिकै लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ, 0556563332 र 0556563333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङबाट। के भन्नुभयो? के बहादुर थिङ भन्नुभयो तपाईँले? प्रेम बहादुर थिङ। तपाईँको चाहिँ अलिकति आवाज कम बुझेको कारणले चाहिँ तपाईँ धेरै दिन तपाईँ र मेरो धेरैपल्ट कुराकानी भइसक्यो नि है, मैले चाहिँ अलिकति बिर्सेको तपाईँको अलिक आवाज नबुझेर है। अनि के कसरी बित्यो तपाईँको दिन आज? ए बसी बसाउ अनि सुत्ने अनि दिन बित्यो होइन। अनि खाना भयो कि नाइ? ए खाँदै हुनुहुन्छ, कार्यक्रम पनि सुनेर साथ दिइरहनु भएको छ। हुन्छ, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? धन्यवाद। बस्ने भाइ सन्थिङ, बस्ने सन्दीप भाइलाई, प्रताप भाइलाई, हुन्छ प्रेम बहादुरजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुटिन्छु, नमस्कार। यति बेला धादिङबाट प्रेम बहादुर थिङ आउनुभएको थियो। हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ आफ्ना सम्झनाहरू पनि राख्नुहुन्छ हामीले बजाउने लोक भाका मार्फत। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। 0556533332 र 0556533333 को बाटो भएर तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिराखेका छौँ। मिठा मिठा लोक भाकाहरू बजाएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कामाटी को बोल्दै हुनुहुन्छ? दारी चोकबाट सिमरन। हजुर सिमरन जी, के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ, सबै ठिक छ। हजुर अनि खाना भयो कि नाइ? भएको छैन। खाना भएको छैन। अनि आजको दिन के कसरी बित्यो तपाईँको? बसी बसाइ नै भन्नुपर्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? धन्यवाद। अनि पुनुठाने दादालाई, अनि मेरो दाई भाउजू, मेरो बुवा मम्मी, अनि गरिबारीमा बस्नु भएको दिदी भेनाज्यू, अनि मेरो साथी अनिता, र विशेष गरी मेरो नयाँ साथीहरूको लागि, र ज जसले मलाई सिमरन भनेर चिन्नुहुन्छ, उहाँ सम्पूर्णको लागि। हुन्छ सिमरनजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुटिन्छु, नमस्कार। यति बेला दारेचोक इच्छा कामनाबाट सिमरन आउनुभएको थियो। हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ आफ्ना सम्झनाहरू पनि राख्नुहुन्छ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कोही मित्रलाई नमस्कार गर्न नपाउँदै कार्यक्रमबाट भाग्नु भएको छ। केही छैन, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। 0556533332 र 0556533333 को बाटो भएर तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, दिनभर व्यस्तताको कारणले घर फर्किँदै हुनुहुन्छ, मोबाइलको सेटमा भएर भए पनि हाम्रो रेडियो अर्पण 104.5 मेगा हर्जमा बस्ने कार्यक्रम अर्पण शुभ साँझ सुनेर हामीलाई साथ दिइरहनु भएको छ भने तपाईँको त्यो व्यस्तताको थक्नलाई थोरै भए पनि टाढै राख्ने कोसिस गरिराखेका छौँ, थोरै भए पनि मेटाउने हामी कोसिस गरिराखेका छौँ। तपाईँ पनि कार्यक्रम आउन सक्नुहुनेछ। 0556533332 र 0556533333 को बाटो भएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? जुटपानी चारबाट गणेश भट्ट। अनि गणेशजी, तपाईँको के छ नयाँ नौलो खबर? ठिकै छ। अनि खाना खानुभयो कि भएन? भर्खरै खानुभएको। अनि आजको दिन के कसरी बित्यो तपाईँको? ए, काम गर्नुहुन्छ। हुन्छ, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? धन्यवाद। हुन्छ गणेशजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला जुटपानी चारबाट गणेश भट्ट आउनुभएको थियो। हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ आफ्ना सम्झनाहरू राख्नुहुन्छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुँबाट सबिना। अनि के छ सबिनाजी, तपाईँको नयाँ नौलो खबर? ठिकै छ। बेठिक त केही छैन नि, दिउँसो जस्तो भन्नुहुन्छ त्यस्तै छ। अनि खाना खानुभयो कि भएन नि? हाम्रो पनि भएको छैन। तपाईँकै लागि भनेर कुरेर बसेको हाम्रो श्रोताहरूले कतिले कुर्नुहुन्छ, म मात्रै किन चाँडै खाने भनेर मैले कुरेर बसेको कि। ए, अब भोलिदेखिबाट खाजा नै कुर्छु नि त। हुन्छ, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला तनहुँबाट सबिना आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झेर गइसक्नु भएको छ। तपाईँलाई मिठा मिठा लोक भाकाहरू बजाएर कार्यक्रममा थोरै भए नि मञ्चन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। पारिबाट मलाई साथ मिलिरहेको छ राज, र म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस, र कार्यक्रममा हुनुहुन्छ, अब पनि कार्यक्रममा एउटा भाका राख्ने बेला भएको छ। रामजी खाँड अनि मुना थापाको सुमधुर आवाज रहेको तिमी राम्रो हाँसोले भन्ने भाका अब क्रममा तपाईँको लागि। राम्रो हाँसोले कि त सजाउ छातीमा नत्र भने घाँटीमा झुन्डिएर मर्छु म पछ्यौरी र गलबन्दीको पासोले भने मिठो भाका रामजी खाँड अनि मुना थापाको सुमधुर आवाजमा सुनिसकेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ दिनभर व्यस्त रहनुहुन्छ त्यो दिनभरको थकानलाई थोरै भए नि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ त्यो तपाईँको थकानलाई टाढै राख्न कोसिस गरिराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँ आफ्नो घर परिवारदेखि टाढा हुनुहुन्छ टाढा गएर बस्नु भएको छ भने सम्झना मन लागेको छ आफ्नो घर परिवारलाई भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु। साथी गइसक्नु भयो अरे टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको थियो तर पनि उहाँसँग कुराकानी गर्न पाएनौँ हामीले। शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ र कार्यक्रम अर्पण शुभ साँझ हरेक दिन आउने गर्छ हरेक दिन आउने गर्छ साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जमा मिठा मिठा लोक भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मञ्चन दिने तत्क्रममा हामी जुटिराखेका छौँ थोरै भए पनि मञ्चन दिएको भन्ने हामीलाई आशा अनि विश्वास लागिराखेका छौँ। तपाईँ खाना खाँदै हुनुहुन्छ जे र मोबाइल सेटमा भए पनि रेडियो अर्पण सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अनि विश्वास राखेको छु। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार कहाँबाटको बोल्दै हुनुहुन्छ? चैनपुरबाट सूचना। हजुर सूचनाजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाना भयो कि नै? खाना भएको छैन। अनि के कसरी बितिरहेछ दिनहरू? तपाईँको दिन चाहिँ के कसरी बितिरहेछ भनेको मैले? बसेरै बितिरहनु भएको छ? उठ्नु त भएको छैन नि? अहिले त बस्दै फोन गर्नु भएको छ होइन? हुन्छ कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने? धन्यवाद अघि फोन उठाउने दादालाई अनि सुनिरहेको दिदीलाई अनि मेरो घर परिवारलाई मलाई सूचना भनेर चिनिन चिन्ने सम्पूर्णलाई अनि यतिखेर रेडियो सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई। हुन्छ सूचनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ। नमस्कार। यति बेला चाहिँ चैनपुरबाट सूचना आउनुभएको थियो टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? मनरीबाट के भन्नुभयो तपाईँको नाम अलिकति मैले बुझिनँ। अङ्किता चालिसे। अनि अङ्किताजी तपाईँको के छ नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। तपाईँहरूले फोन गर्नुहुन्छ तपाईँहरूले माया गर्नुहुन्छ हाम्रो झन् बेठिक हुने कुरै भएन नि। अङ्किताजी तपाईँले मेरो चाहिँ फर्स्ट टाइम कुराकानी हो कि जस्तो लाग्यो मलाई त। ल रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्ज र कार्यक्रम अर्पण शुभ साँझमा तपाईँलाई धेरै धेरै स्वागत छ र पछिल्लो दिनहरूमा पनि कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला नि। अनि आज कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने? हजुर हुन्छ अङ्किताजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला मनरीबाट अङ्किता आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, तब त्यो दिनभरको व्यस्ततालाई मिठा मिठा लोक भाकाहरू बजाएर थोरै भए पनि मञ्चन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। 0555-63-332 र 0555-63-333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुन्थ्यो, तर पनि तपाईँसँगै कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। भोलि साँझ 7 बजे तपाईँसँगै कुराकानी गर्न उपस्थित हुने नै छौँ। र आज कार्यक्रममा आउनुभयो कुराकबाट सन्जु तामाङ, भण्डाराबाट दामबहादुर थापा, कुराकबाट शान्ति लामा, धादिङबाट प्रेमबहादुर थिङ, दारेचोक इच्छा कामनाबाट सिमरन, चुटपानी चारबाट गणेश भट्ट, तनहुँबाट सबिना, चैनपुरबाट सूचना, मनरीबाट अङ्किता। कार्यक्रममा आउने अनि आउनु प्रयास गर्ने तपाईँलाई धेरै धेरै धन्यवाद। र रेडियो अर्पण 104.5 MHz सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट भन्दै, कोपिला गुरुङ अनि मेक्सन ख्याति छेत्रीको सुमधुर आवाजमा सजिएको लोक भाका रसिलो छ बोली भन्ने भाका पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर आजको श्रृङ्खलाबाट बिदा हुन्छु, नमस्कार। ওই মায়া নাই হালো ফুলটিনি নবনি দেউ বলি গাজলে গাজলে বলনা কছু নিউরি চলা জলে রসি লছ বলি হাসি লছ মুহার রসি লছ বডি চাপই মায়া নাই হালো ফুলটিনি নবনি দেউ বলি আরে চাপই মায়া নাই হালো ফুলটিনি